नमस्कार साथै प्रभातकालीन न्यानो अभिवादन कार्यक्रम हाम्रो देश हाम्रो गौरवको प्रतीक्षामा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोताहरूमा प्रविधिका दाजु रिजन अनि कार्यक्रम प्रस्तुता म सुशील पौडेलको तर्फबाट अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम हाम्रो देश हाम्रो गौरव तपाई हरेक हप्ताको बिहिबार बिहान 8 बजेको शुभ बिहानी पश्चात करिब करिब 9 बजेसम्म सुन्दै आइराख्नु भएको छ। कार्यक्रम हाम्रो देश हाम्रो गौरवको यस श्रृङ्खलामा रहेर हामीले विशेषत राष्ट्र र राष्ट्रिय गौरवका विविध विषयवस्तुहरू सकारात्मक सोच प्रेरक प्रसङ्ग साथसाथै मिठा मिठा स्वदेश कानहरू उठान गर्ने गर्दछौ। हामी कहिलेकाहीँ समसामयिक विशेष विषयवस्तु पनि उठान गर्ने गर्दछौ। हामी सदा सदा राष्ट्र र राष्ट्रिय गौरवका विषयवस्तुहरू उठान गरी यिनीहरूको संरक्षण र सम्वर्धन गर्ने प्रयास गरिरहेका हुन्छौं। आजको श्रृङ्खलामा पनि यिनै र यस्तै विषयवस्तुको साथमा उपस्थित भएका छौं। तपाईँले यति बेला हामीलाई दुईटा माध्यमबाट सुन्दै हुनुहुन्छ, रेडियो अर्पण 104.5 मेगाहर्जको आकाशीय ध्वनि तरङ्गबाट र इन्टरनेट अनलाइनको www.radioarpan.com.np बाट हामीलाई एकैसाथ विश्वको जुनसुकै स्थानमा रहेर पनि सुनेर साथ दिइराख्नु भएको छ। तपाईँले जहाँ जे जस्तो स्थानमा रहेर हामीलाई सुनेर साथ दिइराख्नु भएको छ तपाईँप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। साँच्चै नै हामी जन्मेको यो देश गौतम बुद्धको जन्मदेश ऋषि मुनिहरूको तपोभूमि आराध्य देवी देवताको कर्मथलो सुन्दर प्राकृतिक झटाहरूले भरिपूर्ण सगरमाथाको देश वीर पुर्खाको देश लुम्बिनी भएको देश गौतम बुद्ध जन्मेको देश यो नै हाम्रो लागि गौरव अनि प्रतिष्ठाको विषय हो। त्यसैले रेडियो अर्पण 104.5 मेगाहर्जको यस श्रृङ्खलामा रहेर हामीले विशेषत राष्ट्र र राष्ट्रिय गौरवका विषयवस्तुमाथि आवाज उठाउँदै आइरहेका छौं। आजको श्रृङ्खलामा अन्तर्राष्ट्रिय मजदुर दिवसको प्रसंगलाई उठान गर्न खोजिरहेका छौं। कार्यक्रमको शुरूआत गरौं एउटा स्वदेश गानबाट। आज मे 1 अर्थात मजदुर दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मजदुरहरूले मे 1 लाई अधिकार प्राप्तिको दिवसको रूपमा मनाउँदैछन्। नेपालमा पनि यो वर्षौंदेखि मनाइन्छ। राजनैतिक दलका भातृ संगठनहरूले कार्यक्रमको नेतृत्व लिने गर्दछन्। सबैले मजदुर हकितको कुरा नै गर्छन् तर समान नारा लागि पनि एकीकृत रूपमा मई दिवस मनाउन सकिएको छैन। सन् 1880 को दशकमा मजदुरहरू कामको समय सीमा तोक्नु पर्ने माग सहित अमेरिकाका विभिन्न सड़कमा उत्रिएका थिए। आन्दोलनको केन्द्र भने त्यति बेलाको सबैभन्दा प्रभावशाली औद्योगिक सहर सिकागो थियो। लाखौं मजदुरहरू अधिकारका लागि सड़कमा उत्रिएको सो घटना पहिलो थियो। मालिकको इच्छा अनुसारको दैनिक 12, 15, 18 र उस्तै परे 24 घण्टासम्म काममा घुटिनुपर्ने दासताको विरुद्धमा मजदुरहरू एक हुँदै थिए। मजदुरहरूको एक 1886 मे 1 मूर्त रूप लियो, जब 2,50,000 भन्दा बढी मजदुरहरूले 8 घण्टाको नारा गुन्ज्याउँदै सडकमा उर्लिए। 8 घण्टा काम, 8 घण्टा आराम र 8 घण्टा इच्छा अनुरूपका गतिविधि भन्ने नारामा मजदुरहरू गोलबद्ध भएका थिए। माग पूरा नभएसम्म आन्दोलन जारी रह्यो। आन्दोलनको 4 दिन आन्दोलनमा घुसपैठ भयो र मजदुर र सुरक्षाकर्मी बीच रक्तपात पुनः झडप भयो। दमनले आन्दोलन रोकिएन, बरु आगो सल्के चाहिँ फैलिँदै गयो। अन्तत मालिक वर्ग मजदुरहरूको एकताको अगाडि घुँडा टेक्न बाध्य भयो र मजदुरहरूको 8 घण्टे माग पूरा भयो। 8 घण्टाको माग पूरा गराउन उनीहरूलाई कुनै भूगोल, आस्था, क्षेत्र र विचारले विभाजित गर्न सकेन। मजदुरहरूले अधिकारका लागि मुठी उठाउँदै सडकमा उत्रिएको सोही दिनको सम्झनामा मे 1 अन्तर्राष्ट्रिय मजदुर दिवसको रूपमा मनाउन थालिएको हो। मे 1 मजदुर दिवस वा श्रमिक दिवसको रूपमा मनाउँदै कम्तीमा पनि 80 मुलुकमा सार्वजनिक बिदा दिइन्छ। नेपालमा पनि यो दिनलाई सार्वजनिक बिदा सहित मजदुर दिवसका रूपमा मनाइने गरिएको छ। तर सबै मजदुर एक भएर अधिकारका लागि आन्दोलन थालेको दिनको सम्झनामा मनाइने यो दिवसमा दलीय आस्थाका कारण विभाजित नेपाली मजदुरको तस्विर देख्नु परेको छ। एकीकृत नेकपा माओवादी, नेकपा एमाले, नेपाली काङ्ग्रेसले विभिन्न ठाउँमा मजदुर दिवसको अवसरमा कार्यक्रम गरेर मजदुर दिवस मनाउँछन्। एकताकै कारण 8 घण्टे अभियान साकार भएको भित्री मर्मलाई सबै राजनैतिक संगठनले भुलिसकेका छन्। नेपाली मजदुर आन्दोलनको एजेन्डाबारे विक्रम सम्बत 2003 सुरुवात भएको नेपाली मजदुर आन्दोलनको वैचारिक र संगठनात्मक इतिहासको आफ्नै कालखण्डहरू छन्। राजनैतिक घटनाक्रमहरूले मजदुर आन्दोलनलाई प्रभावित बनाउँदै आएको छ। नेपाली मजदुर वर्गले हरेक राजनैतिक आन्दोलनमा आफूलाई सहभागी पनि गराउँदै आएको छ। औद्योगिक कारणबाट पछाडि परेको कृषि पेसामा आधारित जनसङ्ख्याको बाहुल्यता भएको हाम्रो देश नेपालको नाताले ट्रेड युनियन वा नेपाली मजदुर वर्गले आफ्नो एउटा छुट्टै पहिचान बनाउन सकेको छैन। नेपाली मजदुर वर्गको शक्ति गणनामा पनि आउन सक्दैन। 10 वर्षको महान जनयुद्धमा नेपाली श्रमिकहरूले आफ्नो ठाउँबाट धेरै ठूलो योगदान गरे। मजदुर वर्गको शक्तिलाई पहिचान भने राज्यले गर्न सकिरहेको छैन। 10 वर्षको जनयुद्धको जगमा भएको 19 दिने ऐतिहासिक जनआन्दोलन पश्चात अखिल नेपाल ट्रेड युनियन जस्ता विभिन्न संगठनहरू खोली नेपाली काङ्ग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादी जस्ता विभिन्न राजनीतिक संगठनहरूले ट्रेड युनियनबाट मजदुरका हक अधिकार उठाउने बाचा गरेका थिए। तर पनि यहाँ यस्तो भइरहेको छैन। ट्रेड युनियन खोलेर मात्र के मजदुरका हक अधिकार पुरा हुन सक्छन्? के ट्रेड युनियनले मात्र मजदुरका हक अधिकार पुरा गरिदिन्छ? आफूले कस्ता गर्नुपर्छ कि पर्दैन? मजदुरहरू मजदुर दिवसको अवसरमा पनि काम गर्न बाध्य छन्। उनीहरूलाई बिहान बेलुका छाक टार्न पनि गाह्रो भइरहेको छ। कि एक दिन मजदुर दिवसका दिन मात्र थर्का थर्का नारा लगाएर मजदुर दिवस जिन्दाबाद, मजदुर जिन्दाबाद भन्दैमा मजदुर जिन्दा रहन सक्छन्? यहाँका राजदाहरू, यहाँका सरकारी निकायका व्यक्तिहरूले यस कुरामा ध्यान दिन पर्छ कि पर्दैन? सधैँ जस्तो सडकमा आएर नारा लगाउँदैमा मजदुरका सपना पूरा हुन सक्दैनन्। मजदुर भनेको देश बनाउने एउटा शक्ति हो। मजदुर वर्गको शक्तिलाई पहिचान राज्यले गर्न सक्नुपर्छ। अखिल नेपाल ट्रेड युनियन संघले नेतृत्व लिएर अगाडि बढ्नुपर्छ अनि मजदुरका सपनाहरू पूरा गर्न सक्नुपर्छ। मजदुर संगठन खासै गणनामा यहाँ आइरहेको छैन। मजदुर संगठनले आफैमा समग्र आन्दोलनको नेतृत्व गर्न त सक्दैन, तर यसको आफ्नो छुट्टै पहिचान छ। राजनैतिक आन्दोलनको कार्यदिशा बदलिएको छ। आन्दोलनले संविधान सभाको निर्वाचन मार्फत एकात्मक राज्य व्यवस्थाको अन्त्य गरी राज्यलाई समावेशी बनाउने, राज्यको निम्ति निर्माणको तहमा सबै वर्ग, क्षेत्र र लिङ्गको सहभागिता गराउने प्रक्रियामा छ। निश्चित रूपमा मजदुर वर्ग श्रमजीवी वर्ग हो। मजदुर वर्गले वर्ग समन्वयवाद, अर्थवाद र ट्रेड युनियनवादलाई स्वीकार गर्न सक्दैन। मजदुर वर्गले क्रान्ति मार्फत राज्य परिवर्तन चाहन्छ। पुरानो राज्य परिवर्तन नभई मजदुर वर्गले आफूलाई पूर्ण मुक्ति प्राप्त गर्न सक्दैन। आन्दोलनको कार्यदिशा समय सापेक्ष फरक फरक हुने गरेको छ। अहिलेको बदलिएको विश्व परिस्थिति, नेपालको राजनैतिक अवस्था र शक्ति सन्तुलनमा आउने गरेको फेरबदलले नेपाली मजदुर आन्दोलनले नयाँ एजेन्डाको माग गरेको छ। अबको नेपाली मजदुर आन्दोलनको सही समीक्षामा सहित बदलिएको सन्दर्भमा पार्टी सत्ताको रूपमा प्रस्तुत हुने र पार्टीले विभिन्न पक्षको दबावमा काम गर्नुपर्दा पार्टीको वर्ग चरित्र बिस्तारै बिस्तारै मजदुर वर्गलाई उपेक्षित गर्न तथा भेदभावतिर नजानिदो ढङ्गले उन्मुख हुने र पार्टी संयुक्त मोर्चामा परिणत हुँदा आधारभूत वर्गको प्रतिनिधित्व नै नहुने खतरा देखिन्छ। यस्तो अवस्थामा अबको मजदुर आन्दोलनको नयाँ एजेन्डा तयार गर्नुपर्दा मजदुर संगठनसँगको पार्टीको सम्बन्ध कस्तो हुने, पार्टी र मजदुर संगठनको फरक के हो, मजदुर संगठनको आफ्नो संगठनको संरचना कस्तो हुने, मजदुर आन्दोलनको रूप कस्तो हुने, मजदुर आन्दोलन र आर्थिक विकासको सम्बन्ध कस्तो हुने, राज्यको नीति निर्माणको तहमा मजदुरहरूको समावेशी प्रतिनिधित्वको आधार के हो, यसको स्वरूप कस्तो हो, श्रमिकहरूमाथि हुने भेदभाव र उत्पीडनको अन्त्य गर्न हामी श्रम सम्बन्धी ऐन कानून निर्माणमा कुन दृष्टिकोणलाई अगाडि सार्दछौ, सामाजिक सुरक्षा सबै पेसा र व्यवसायमा कसरी कार्यान्वयन गर्ने, राष्ट्रिय मजदुर आयोग बनाउन सकिन्छ कि सकिँदैन, यो आवश्यक हो कि होइन, विदेशमा गएर श्रम गर्ने आप्रवासी नेपाली श्रमिकहरूलाई संगठित गर्ने, उनीहरूको पेसागत अधिकार र भौतिक सुरक्षा कसरी सुरक्षा गर्ने, उनीहरूको कसरी सुरक्षा गर्ने, यसतर्फ सरकारले ध्यान दिन जरुरी छ। अबको मजदुर आन्दोलनको मूल एजेन्डाहरू यिनै हुन् र यसतर्फ सरकारले ध्यान नदिएको खण्डमा नेपालबाट मजदुरलाई नेपालको मजदुरलाई कुनै हक अधिकार प्राप्त हुन सक्दैन। अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइरहँदा अखिल नेपाल ट्रेड युनियन महासंघले विभिन्न राजनीतिक संगठनका ट्रेड युनियनहरूले अब नेपाली मजदुर आन्दोलनले सुम्पिएको दायित्वलाई पूरा गर्न नयाँ योजनाका साथ अगाडि बढ्नुपर्ने प्रण गर्नुपर्दछ। यसबाट मात्र साँचो अर्थमा मजदुरको सम्मान हुनेछ। हाम्रो भन्नु पनि यति नै हो। श्रोता, तपाईँ रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम हाम्रो देश हाम्रो गौरव सुनिराख्नु भएको छ। कार्यक्रम हाम्रो देश हाम्रो गौरवको आजको श्रृङ्खलामा रहेर अन्तर्राष्ट्रिय मजदुर दिवसको प्रसंगलाई उठान गरिरहेका छौ। यति बेला छोटो व्यापारिक विश्राममा जानेछौ। व्यापारिक विश्रामसँगै पुनः बाँकी प्रसंगका साथ कार्यक्रममा उपस्थित हुने नै छौ। सुन्दै गर्नुहोला रेडियो अर्पण 104.5 मेगाहर्ज। होइन हजुर, निराश देख्दैछु नि, के को चिन्ता परेको छ आज भोलि? हेर्न बुढी, घर बनाउने त भनियो, घर बनाउन आवश्यक सामग्री कहाँबाट ल्याउने भनेर चिन्तामा परेको छु। ल, हजुरलाई थाहा छैन र हाम्रै बकुलर चोकमा भएको अरियाल सप्लायर्समा घर बनाउनको लागि आवश्यक सबै सामग्री पाइहालिन्छ नि। ए हो र, त्यसो भए म अहिले हेरिहाले। हजुर, हामी कहाँ घर निर्माणको लागि आवश्यक पर्ने टोयलेट, बाथरूम, सेनेटरीका सामान, नेपाटर टंकी, सिसा, शिखर फ्लाइओवर, रेडीमेड ढोका, साथै पशुपति पेन्ट्स पनि उपलब्ध छ। अरियल सप्लायर सेन्टर, तपाईँको नाम, तपाईँको घर बलियो र आकर्षक निर्माणमा सहयोग गर्ने हाम्रो काम। सम्पर्क अर्याल सप्लायर सेन्टर, रनपाठ बकुलर चोक, रेडियो अर्पण अगाडि, प्रोप्राइटर भेषराज अर्याल, मोबाइल 9845517119। पुनश्च अर्याल सप्लायर सेन्टर्स पुरानो ठाउँबाट 50 मिटर पूर्वतर्फ सरेको जानकारी गराइन्छ। फोन 0556168040। ग्रुप एक का लागि पहिलो प्रश्न, चितवनको भरपर्दो विश्वासलो ट्राभल्स कुन हो? न्यू मिमोसा टुर्स एन्ड ट्राभल्स। सही जवाब। अब दोस्रो प्रश्न, हवाई टिकट, रेल टिकट, अन्तर्राष्ट्रिय कुरियर, मनी चेन्ज, सम्पूर्ण सेवा एकै ठाउँमा कुन ट्राभल्समा रहेको छ? न्यू मिमोसा टुर्स एन्ड ट्राभल्स। सही जवाब। हो, तपाईँ पनि सम्पूर्ण सेवा र सुविधा भएको ट्राभल्सको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस्, साथमा विदेशबाट पठाएको भिसा प्रोसेसिङ तथा श्रम स्वीकृतिका लागि सहयोग गरिन्छ, साथै रिकन्फर्म क्यान्सलिङको सुविधा। सम्पर्क न्यू मिमोसा टुर्स एन्ड ट्राभल्स, सौराहा चोक, हिमालयन ब्याङ्कको भवन, फोन नम्बर 0556560031, मोबाइल नम्बर 9845401161। ए बुवा, के कुरो पक्का भो? कतै मेरो बिहे त होइन? चुप,

विशेषताहरू। विगत 13 वर्षदेखि सञ्चालित काठमाडौँ उपत्यका बाहिरकै उत्कृष्ट संस्था डाक्टर नर्स एवं साइन्स प्राध्यापक द्वारा प्रत्यक्ष सञ्चालित एसओएस बुढा नीलकण्ठ एवं सेन्ट जेभियरमा अधिकांश विद्यार्थीहरूले छात्रवृत्तिमा नाम निकाल्न सफल। सरकारी स्टाफ नर्स एवं सिटी भिटी नर्सिङ एसए कलेजमा अधिकांश पास हुन सफल। स्कुल प्रथम द्वितीय एवं जनजाति तथा दलित विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था। सम्पर्क एभरेस्ट टच इन्स्टिच्युट ETI रिस्ट एकाडेमी सँग सहकार्य प्रमुख कार्यालय 24 कोठी भरतपुर। फोन नम्बर 056531809। शाखा कार्यालय टाढी चौक उद्योग वाणिज्य संघको गेट अगाडि डियालो एग्रोभेट सँगै। मोबाइल 98450230161। दाइ नमस्कार। नमस्कार। वा दाइ, घर त बपाल बनाउँदै हुनुहुँदो रहेछ नि। अब तपाईँ पनि जानुपर्छ। जानुपर्छ रे? कहाँ? किन आतिनु भा दाइ? अन्त कहाँ हुनु? उही त हो नि, जयश्री हरिहर हार्डवेयर सी सप्लाई स्टोर्समा जानुपर्छ पो भनेको त। हामी कहाँ टोयलेट बाथरूमका सम्पूर्ण सामान, रङ रोगन, कब्जा, काठी, छिस्किनी, टाइल, सिसा, प्लाई, साथमा सम्पूर्ण हार्डवेयर तथा निर्माण सम्बन्धी सामानहरू सुपथ मूल्यमा पाइन्छ। एसियन पेन्ट्सको आधिकारिक विक्रेता जयश्री हरिहर हार्डवेयर सिसा प्लाई स्टोर्स, रत्नगर 8 नगरपालिका कार्यालय अगाडि। प्रोप्राइटर रामु पौडेल, फोन नम्बर 0556162012 र मोबाइल 98550663812। पछिको समयमा तपाईँहरू सम्पूर्णलाई पुनः कार्यक्रममा स्वागत गर्न चाहन्छु। यदि तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रममा हाम्रो देश हाम्रो गौरव सुन्दै हुनुहुन्छ। तपाईँ जहाँ जे जस्तो स्थानमा रहेर हामीलाई सुनेर साथ दिइराख्नु भएको छ, तपाईँप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। कार्यक्रम हाम्रो देश हाम्रो गौरव लिएर हामी हरेक हप्ताको बिहिबार बिहान 8 बजेको शुभ बिहानी पश्चात आउने गर्दछौँ र यस पसाइमा रहेर हामी विशेषत राष्ट्र र राष्ट्रिय गौरवका विविध विषयवस्तुमाथि आवाज उठाउने गर्दछौँ। आजको श्रृङ्खलामा अन्तर्राष्ट्रिय मजदुर दिवसको प्रसङ्गलाई उठान गरिराखेका छौँ। मेरो आवाजलाई तपाईँ भएको स्तरसम्म पुर्याउन पर्दापारीबाट दाजु रिजनको साथ मिलिराखेको छ भने म छु कार्यक्रम प्रस्तुता सुशील पौडेल। आज मे 1 अर्थात मजदुर दिवस, देश विदेशमा रहेका सबै मजदुरहरूमा शुभकामना। विश्वभर मे दिवस मनाइरहँदा गल्फ लगायत विभिन्न देशहरूमा रहेका नेपाली कामदारहरूले पाउनुपर्ने आधारभूत अधिकारबाट समेत वञ्चित हुनु परेको छ। ठगी र अन्यायको शिकार भएका छन् नेपाली कामदारहरू। नेपाली प्रवासी कामदारहरू अन्यायमा पर्नु, समस्याको शिकार हुनु र ठगिनुमा सम्बन्धित काम गर्ने देशको मात्र दोष छैन, मुहानमा पनि समस्या छ। वैदेशिक रोजगार व्यवसायका नाममा नेपाली युवाहरू ठग्ने, अन्यायमा पार्ने र समस्या भोग्न बाध्य पार्ने मुहान यही कतै देशभित्र नै छ। राज्यका सम्बन्धित निकायहरूमा भ्रष्टाचार नहुने, वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित र कानुनी दायरामा ल्याई मन परितन्त्र रोक्ने हो भने धेरै प्रवासी नेपाली कामदारहरूलाई सम्मानित काम मिल्न सक्दछ। प्रवासी कामदारलाई सही सूचना मात्र दिन सकेमा पनि धेरै समस्या न्यूनीकरण गर्न सम्भव छ। अन्तर्राष्ट्रिय स्तरका सिप सिकाएर पठाएमा राम्रा काम र सेवा सुविधा नेपाली प्रवासी कामदारले पनि पाउन सक्दछन्। दैनिक रूपमा करिब 1000 को हाराहारीमा नेपाली युवाहरू वैदेशिक रोजगारीका लागि नेपाल छाडिरहेका छन्। यो अवलिखीकरण नभएको तथ्याङ्क हो। अवलिखीकरण नभई जाने र भारतको बाटो हुँदै जाने नेपाली प्रवासी कामदारहरूको तथ्याङ्क नेपाल सरकारसँग छैन। करिब 30 लाख भन्दा बढी नेपालीहरू खाडी लगाएका देशहरूमा काम गरिरहेका छन्, जसमा अधिकांश सिप नभएका कामदारका रूपमा निर्माण क्षेत्रका क्रियाशील छन्। नेपाली प्रवासी कामदारहरूले अत्याधिक जोखिम कम तलब र कामदारको आधारभूत अधिकारबाट वञ्चित भएर काम गरिनु परेको छ। भारतमा रहेका प्रवासी कामदारहरूको अनुमानित तथ्याङ्क समेत राज्य र यस क्षेत्रका काम गर्ने सङ्घ संस्थाबाट समेत उपलब्ध हुन सकिरहेको छैन। एउटा मुलुकबाट अर्को मुलुकमा गई त्यहाँको प्रचलित नियम कानुन र ज्याला दरमा काम गर्ने प्रक्रिया वैदेशिक रोजगार हो र वैदेशिक रोजगारमा नेपाली जनताहरू नेपाली युवाहरू गइरहेका छन्। देशभित्र रोजगारीका अत्यन्त सीमित अवसर सिर्जना भइरहेको वर्तमान अवस्थामा विदेश नेपालीका लागि रोजगारीको सजिलो उपाय बनिरहेको छ। देशको राजनैतिक अस्थिरता, विभिन्न खालका हिंसा र रोजगारी सिर्जना हुन नसकेका कारण वैदेशिक रोजगारी नेपाली महिला पुरुष दुवैका लागि जीवन धान्ने विकल्प र बाध्यता बनिरहेको छ। नेपाली युवाका लागि बाध्यता बनिरहेको वैदेशिक रोजगारले धेरै नेपालीको घरमा चुलो बढिरहेको छ। बाल बच्चा विद्यालय जान पाएका छन्, बिरामी हुँदा उपचार हुन सकेको छ। समग्रमा देशको कुल ग्राहस्त उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। रेमिटेन्सले देशको कुल ग्राहस्त उत्पादनमा दोस्रो ठुलो योगदान पुर्याएको छ। वैदेशिक रोजगारमा गएका कामदारहरू मध्ये ठुलो संख्या जोखिम र समस्यामा परिरहेका छन्। वैदेशिक रोजगारमा रोजगारका नाममा हुने ठगी प्रबल र संस्थागत भइरहेको छैन। राम्रो काम गर्ने वैदेशिक रोजगार व्यवसायीलाई समेत इमान्दारिताका साथ काम गर्दा पनि विश्वास नहुने अवस्था बनिरहेको छ। नेपाली कामदार समस्यामा पर्नुको कारण समाधान गर्न बुद्धिमत्ता हुन्छ। त्यसको पहिलो कारण वैदेशिक रोजगारीका नाममा भइरहेको छलकपट हो, जहाँ वैदेशिक रोजगार व्यवसायीसँग राज्यका सम्बन्धित अङ्गहरूको समेत संलग्नता देखिसकेको छ। यस्ता गलत अभ्यासलाई रोक्न सरकारले ठोस कदम चाल्नुपर्ने आवश्यक देखिन्छ। विश्वका करोडौं मजदुरहरूले आज र्याली गोष्ठी आदि गरी आफ्नो हक अधिकारका बारेमा चर्चा गर्छन् र मजदुर एकतामा जोड दिने गर्छन्। आज विश्वका अधिकांश देशहरूमा मजदुर संगठनहरू क्रियाशील रहेका छन्। नेपालमा पनि क्रियाशील मजदुर संगठनहरूले यो दिवस भव्यताका साथ मनाउँदैछन्। नेपालमा मजदुर आन्दोलनको शुरूआत 2007 सालको क्रान्ति अगावै भए पनि आजसम्म मजदुर आन्दोलन सफलतामा पुगिसकेको छैन। कुनै न कुनै रूपमा नेपाली मजदुरहरू आज पनि शोषण र असहजताकोमा रुमलिएका छन् र यस्तो राजनीतिक रूपमा विभाजित बनेको नेपाली मजदुर संगठनहरूले प्रभावकारी भूमिका निर्वाह गर्न सकेका छैनन्। तुलनात्मक रूपमा हेर्ने हो भने नेपाली मजदुर आन्दोलनले केही सफलताहरू पनि हात नपाएको होइन। मजदुर आन्दोलनकै कारण सरकारले मजदुरहरूको न्यूनतम पारिश्रमिक तोकेको छ। निजी कम्पनीहरूमा समेत मजदुरहरूको न्यूनतम पारिश्रमिक तोकिएको छ र युनियनहरूले मजदुर हकमा सक्रिय हुन पाएका छन्। उद्योग धन्दा र कलकारखानाको विकासका लागि श्रम एउटा महत्त्वपूर्ण शक्ति हो। मजदुरहरूले आफ्नो बल प्रयोग गरेर देश विकासमा सदा सदा लागिरहेका छन्, तर उनीहरूको हक अधिकार प्राप्त गर्न सकिरहेका छैनन्। गन्तव्य देशलाई गाली मात्र गरेर कूटनीतिक असफलता देखाएर केही हुँदैन। नेपाली आप्रवासी कामदार र उनका परिवारका सदस्यलाई पनि केही दिन सरकारले सक्नुपर्छ। नेपाली मजदुरलाई पनि केही दिन सरकारले सक्नुपर्छ। विश्वभर मजदुर दिवस मनाइरहँदा विश्वका विभिन्न भागमा प्रवासी कामदारका रूपमा काम गरिरहेका नेपाली कामदारको अधिकार संरक्षण र सम्मानको अवस्था सिर्जना गर्न सकियो भने मात्र मजदुर दिवस मनाएको सार्थकता हुन सक्छ। सम्बन्धित सबैको यसतर्फ ध्यान पुगोस्, नेपाली प्रवासी कामदारले सम्मानित महसुस गर्न सकुन्, नेपाली मजदुरको हक अधिकार सदाको सदाका लागि स्थापित होस्। मजदुरको नारा मात्र लगाएर मजदुर दिवस सफल हुन सक्दैन। मजदुरको सदा सदा सम्मान गर्नुपर्छ। इटा भट्टामा काम गर्ने मजदुरलाई पनि समान अवसर समान उपचार खर्च पनि दिन आवश्यक छ। सम्पूर्ण मजदुरहरूको हकमा ट्रेड युनियनहरू लागुन्, सरकार लागोस्। हाम्रो भन्नु यति नै हो। सबैका लागि सम्मानित काम, सबैका लागि सबै अधिकार। हामी श्रोता तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? हामी आजको कार्यक्रमको विषयवस्तु प्रस्तुत गर्दा गर्दै लगभग अन्त्यतर्फ आइसकेका छौँ। तपाईँले यति बेला हामीलाई जहाँ जे जस्तो स्थानमा रहेर कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। मेरा आवाजलाई तपाईँ भएको स्थानसम्म पुर्याउन पर्दा पारीबाट दाजु रिजनको साथ मिल्यो। दाजु रिजनलाई पनि धेरै धन्यवाद प्रकट गर्न चाहन्छु। र तपाईँले यदि हामीलाई केही सल्लाह सुझाव टिका टिप्पणी अनि प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर 0556533333 टिपाउन सक्नुहुनेछ। र फेसबुक मार्फत आफ्ना प्रतिक्रियाहरू दिन चाहनुहुन्छ भने फेसबुकको सर्च बक्समा गएर हाम्रो देश हाम्रो गौरव सर्च गर्न सक्नुहुनेछ। त्यस पश्चात त्यहाँ एउटा पेज भेटाउनुहुनेछ, त्यस पेजमा आफ्ना टिका टिप्पणी प्रतिक्रियाहरू पोस्ट गर्न सक्नुहुनेछ। तपाईँका प्रतिक्रियाबाट नै हामी आगामी कार्यक्रम अगाडि बढाउनेछौँ। यतिन्जेल तपाईँले जहाँ जे जस्तो स्थानमा रहेर हामीलाई कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। र दाजु रिजललाई पनि पुनः धन्यवाद प्रकट गर्दै कार्यक्रम प्रस्तुता म सुशील अर्को हप्ता भेट्ने बाचा गर्दै उजेल पर्न चाहन्छु। हवस् त नमस्कार। नेपालको जय होस्, जय नेपाल। मत्स्य विकास केन्द्र भण्डारा चितवनको सन्देश। माछा पालनको लागि प्रचुर सम्भावना रहेको चितवन लगायत आसपासका जिल्लाहरूमा पानीको सुविधा भएको हुँदा खाली जमिनमा पोखरी निर्माण गरी माछा पालन गरौ, आय आर्जनमा वृद्धि गरौ। चितवन लगायत आसपासका जिल्लाहरूमा